चलिए अल्फाज की वजाहत देखते हैं। पहले अस्मा को देखेंगे। सामितून खामोश लोग, स्वात मीम तारूठ है, इसम फाइल जमा मुजक्कर, नज़गुन वसवसा, नून ज़ागैन इसम मस्तर है, तौइफ़ुन आफत, तोए वाउफा इसम फाइल वाहिद मुजक्कर, अलगई तबाही हलाकत, सत्यानाश करना, गैन वाउ यारूठ है इसम मस्तर, तदर्रुअन आजजी और इनकिसारी या तदर्रुअन, द्वात राइन से इसम मस्तर है ये भी, अलगदा सुबह के वक्त, गैन दाल वाव रूट है, अल आसाल इसम जमा है, शामे यानी शाम से जमा शामे, इसका वाहिद है असील, हमजा स्वात लाम रूट है। चलिए अफाल को देखते हैं। तगश्याहा उसने ढांप लिया उसको, गैन शीन जा या वाव रूट है इसका, बाब तफाउल, तगश्या उन मस्तर है, फेल माजी वाहिद मुजक्कर गायब, फमर्रत पस वो चलती फिरती रही, मीम रौरा रूट है, बाप नसरा, मर्रन या मरूरन मरूरतन मस्तर है, फेल माजी वाहिद मुअन्नस गायब, असकलत वो भारी हो गई, सा काफ लाम रूट है, बाबिफाल इस कालन मस्तर, फेल माजी वाहिद मुअन्नस गायब, दावा उन दोनों ने दुआ की या पुकारा, दाल ऐन वाओ रूट है, बाप नसरा, दुआ अन मस्तर, फेल माजी तस्निया मुजक्कर गायब। फ़तआला पस वो बुलंद हुआ, आइन लाम वाव रूट है, बाप तफाउल, तालन मस्तर, फेल माजी वाहिद मुजक्कर गायब, फल यस्तजीबू पस चाहिए के वो जवाब दें, जीम वाउबा रूट है इस बाब इस्तिफ़ाल, इस्तिजाबन मस्तर, फेल मुजारे जमा मुजक्कर गायब, यमशूना वो चलते हैं, मीम शीन या रूट है, बाब दरबा, मशयन मस्तर, फेल मुजारे जमा मुजक्कर गायब, यबति शूना वो पकड़ते हैं, बा तोए शीन रूट है, बाब दरबा, बतशन मस्तर, फेल मुजारे जमा मुजक्कर गायब, की दूनी मेरे खिलाफ साजिश करो, काफ या दाल, बाब दरबा, कैदन मस्तर, फेल अमर जमा मुजक्कर हाजिर, नज़ला उसने उतारा नाजिल किया, नून जालाम बाब तफ़ईल, तनजीलन मस्तर, फेल माजी वाहिद मुजक्कर गायब, आरित एराज करो, आइन रादवात बाब इफ़आल, एराजन मस्तर, फेल अमर वाहिद मुजक्कर हाजिर, यन जगन्ना का وہ ورغلاتا ہے تم کو نون زا غین روٹ ہے باب فتح نزغن مستر فعل ماضی واحد مذکر غائب فستائز پس پناہ چاہو عین واؤزال باب استفعال استعاذن مستر فعل امر واحد مذکر حاضر تذکرو انہوں نے نصیحت پکڑی زال کافرہ روٹ ہے باب تفعل تذکرن مستر فعل ماضی جمع مذکر غائب یمدونہم وہ کھینچتے ہیں ان کو میم دال دال روٹ ہے باب نصرہ مدن مستر فعل مضارع جمع مذکر غائب یقصرون وہ کمی کرتے ہیں قاف صادرہ روٹ ہے باب افعال اقصارن مستر فعل مضارع جمع مذکر غائب اجتبیتہا تو نے چن لیا اس کو جیم با یا روٹ ہے باب افتعال اجتباعن یا اجتباعن مصدر فعل ماضی واحد مذکر حاضر قریہ وہ پڑھا گیا قاف را حمزہ با فتحہ یا نصرہ دونوں قراءتن مصدر فعل ماضی مجهول واحد مذکر غائب انصتو تم خاموش رہو نون سواد تا روٹھے باب افعال ان صوتن مصدر فعل امر جمع مذکر حاضر یستکبرون وہ بڑا بننا چاہتے ہیں کاف بارا روٹ ہے باب استفیال استکبارن مصدر فعل مضارع جمع مذکر غائب یسبحون وہ تسبیح کرتے ہیں یعنی پاکی بیان کرتے ہیں سین با حا روٹ ہے باب تفیل تسبیحن مصدر فعل مضارع جمع مذکر غائب بس جی